जब इश्क सिखाता है आदाबे खुदा गही, जब इश्क सिखाता है आदाबे खुदा गही, खुलते हैं गुलामों पर असरारे शहंशाही, खुलते हैं गुलामों पर असरारे शहंशाही, अतार हो रूमी हो राजी हो गजाली हो राजी हो गजाली हो, कुछ हाथ नहीं आता बे आहे सहरगाही, कुछ हाथ नहीं आता बे आहे सहरगाही, जब इश्क सिखाता है आदाबे खुदा गाही, ए तायर लाहूती उस रिज़्क़ से मौत अच्छी, ए तायर लाहूती उस रिज़्क से मौत अच्छी, उस रिज़्क से मौत अच्छी, जिस रिज़्क से आती हो पर परवाज में कोताही, जिस रिज़्क से आती हो परवाज में कोताही, जब इश्क सिखाता है आदाबे खुदा गाही, दाराओ सिकंदर से वो मर्दे फकीर उला, दाराओ सिकंदर से मर्दे फकीर उला, वो मर्दे फकीर उला, हो जिसकी फकीरी में बूए असदुल्लाही, हो जिसकी फकीरी में बूए असदुल्लाही, दाराओ सिकंदर से वो मर्दे फकीर उला, दाराओ सिकंदर से वो मर्दे فقیر الا وہ مرد فقیر الا ہو جس کی فقیری میں بوئے اسد اللہ ہی ہو جس کی فقیری میں بوئے اسد اللہ ہی جب عشق سکھاتا ہے آداب خدا گاہی آئینے جوان مردان حق گوئیوں بے باقی آئینے جوان مردان حق گوئیوں بے باقی حق گوئیوں بے باقی اللہ کے شیروں کو آتی نہیں روباہی اللہ کے شیروں کو آتی نہیں روباہی جب عشق سکھاتا ہے آداب خدا گاہی کھلتے ہیں غلاموں پر اسرار شہنشاہی